यस अर्पण स्थानीय समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 वटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 98450 49728, प्रेम हिमाली, चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत, चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकाडेमी म्याथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्युड मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 98452 46174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयगाहसँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। अराजक गतिविधि गरेको अभियोगमा बुधबार पक्राउ परेका युवाहरूमध्ये 18 जना विरुद्ध सार्वजनिक मुद्दा दायर गरी म्याद थप गरिएको छ। पक्राउ परेका 24 जनामध्ये 18 जनालाई आज प्रशासनमा सार्वजनिक मुद्दा दायर गरी अनुसन्धानका लागि 6 दिनको म्याद थप गरेको हो। पक्राउ पर्ने अधिकांश चमेरो र कमिला समूहका युवाहरू रहेको जनाइएको छ। म्याद थप हुनेमा युथ फोर्सका केन्द्रीय सदस्य प्रकाश रेग्मी, तरुण दल भरतपुर नगर उपाध्यक्ष परमेश राई, नीति राई भड्डु भनिने कुमार गुरुङ सहितका रहेको जिल्ला प्रहरी कार्यालय चितवनले सुनाएको छ। म्याद थप नभएका अन्य 6 जनाको हकमा भने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रद्युम्न कार्कीले जानकारी दिनुभयो। चन्दा असुली शान्ति सुरक्षामा खलल पुर्याउने स्थानीय जनगुनासोका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो। उहाँले अपराधिक कार्यमा लाग्ने जो कोहीलाई कानूनी दायरामा ल्याएर कारवाही गरिने बताउनुभयो। यसैबीच जिल्ला प्रहरी चितवनले पक्राउ गरेका वाइसिएल जिल्ला सदस्य नीति राईलाई छान्न वाइसिएल चितवनले दबाब दिएको छ। आफ्ना जिल्ला समिति सदस्य नीति राईलाई पक्राउ गरेको भन्दै वाइसिएल नेपाल चितवनले विरोध गरेको हो। वाइसिएल जिल्ला अध्यक्ष सुमनले आज एक विज्ञप्ति जारी गरी बिना कारण आफ्ना कार्यकर्ता गिरफ्तार गरिएको भन्दै तत्काल रिहाईको माग गर्नुभएको छ। राईलाई तत्काल रिहा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी विज्ञप्ति मार्फत दिइएको छ। चितवन क्षेत्र नम्बर 4 यही असार 8 गते हुन लागेको संविधान सभा सदस्य उपनिर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। दोस्रो संविधान सभा निर्वाचनको समयमा सहकारी प्रशिक्षण डिभिजन कार्यालय भरतपुरको नयाँ भवनमा स्थापना गरिएको कार्यालय पुनः उपनिर्वाचन सम्पन्न गर्न साविकी भवन स्थापना गरिएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख पत्रकारको उपस्थितिमा आजदेखि काम गर्ने गरी निर्वाचन अधिकृतको कार्यालय खोलिएको हो। चितवनका प्रमुख न्यायाधीश विनोद मोहन आचार्य सहित 10 जना कर्मचारी कार्यालयमा रहनेछन्। निर्वाचन आयोगले 4 वटा निर्वाचन क्षेत्रमा आगामी असार 8 गते हुने उपचुनावको निर्वाचन कार्यक्रम समेत प्रकाशित गरेको छ। मुख्य न्यायाधीश विनोद मोहन आचार्यले आयोगको प्रकाशित कार्यतालिका अनुसार जेठ 11 गते उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने दिन तोकिएको बताउनुभयो। क्षेत्र नम्बर 4 59693 मतदाता रहेकोमा यस वर्ष 6910 जनाले फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएकाले 5000+ मतदाता थपिन सक्ने जनाइएको छ। 31 स्थानका 81 वटा मतदान केन्द्र मार्फत क्षेत्र नम्बर 4 का मतदाताले विद्युतीय मतदान गर्न सक्नेछन्। अनि राष्ट्र ब्युका पूर्व केन्द्रीय अध्यक्ष माधव ढुङ्गेलले आफू पराजित हुने आशंकामा केही विद्यार्थी संगठनले सुबिउ चुनाव बिथोल्ने प्रयास गरिरहेको आरोप लगाउँदै कसैले बहिष्कार गर्दैमा निर्वाचन नरोकिने जिकिर गर्नुभएको छ। ढुङ्गेलले समयमै सुबिउ चुनाव गरेर नयाँ पुस्ता नेतृत्वमा आउने अवसरबाट कसैले रोक्न नहुने बताउनुभयो। अनि राष्ट्र ब्यु चितवनले विद्यार्थी दिवसको अवसरमा आयोजना गरेको चितवन जिल्लालाई नेपालकै उत्कृष्ट शैक्षिक किल्ला सम्भावना र चुनौती अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता ढुङ्गेलले क्याम्पसहरूमा चुनाव हुँदा 50% प्रत्यक्ष र 50% समानुपातिक प्रणालीबाट पदाधिकारी चुनिने प्रावधान भएकाले पनि विवाद गर्नुको कुनै अर्थ नरहेको बताउनु भएको छ। त्रिवेणीले जेठ 14 गतिका लागि सुबियो चुनावको मिति तोकिसकेको छ। चितवन जिल्लालाई शैक्षिक नगरीको रूपमा स्थापित गरी यहाँ उत्पादन भएका विद्यार्थीहरूलाई राज्यको नीति निर्माण तहसम्म पुर्याउनु पर्नेमा चितवनका विद्यार्थी संगठनहरूले जोड दिएका थिए। शिक्षा मानव विकासको चुरो तत्व हो भन्दै मानव राष्ट्र र विश्व विकासको भिन्न अङ्गको रूपमा रहेको शिक्षामा ठोस नीति कार्यान्वयन गर्दै शिक्षामा भएको व्यापारीकरणको अन्त्य हुनुपर्ने विद्यार्थी संगठनहरूको माग रहेको छ। कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष जगन्नाथ फलिया, नेपाली कंग्रेसका जिल्ला सचिव जितनारायण श्रेष्ठ अनि राष्ट्र ब्युका केन्द्रीय सचिवालय सदस्य निशा अधिकारी, चितवनका जिल्ला शिक्षा अधिकारी रमकान्त शर्मा, प्याप्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङ, स्थान चितवनका अध्यक्ष भूपेन्द्र अधिताल लगातले बोल्नु भएको थियो। अनि राष्ट्रिय चितवनका अध्यक्ष केशव कडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षाविद रमाकान्त शर्मा, कृषि तथा बिन विश्वविद्यालयकी योजना निर्देशक डाक्टर शारदा थपलिया, मायादेवी कन्या कलेजका प्राचार्य कृष्ण प्रसाद नेउपाने लगायतले चितवनका शैक्षिक क्षेत्रका सम्भावना र चुनौतीका विषयमा कार्यपत्र पेश गर्नुभएको थियो। प्रहरीले दुर्घटना न्यूनीकरण गर्न नारायणगढ मोगलिन सडक खण्डमा सिसिटिभीबाट निगरानी थालेको छ। नारायणी अञ्चल प्रहरीको सक्रियतामा मध्य क्षेत्रीय ट्राफिक प्रहरीले सो सडक खण्डको निगरानी सिसिटिभीबाट गर्न लागेको हो। नारायणी यातायात व्यवसायी संघको सहयोगमा रामनगर र मोगलिनका दुई स्थानमा सिसिटिभी जडान गरिएको अञ्चल प्रहरी प्रमुख सर्वेन्द्र खनालले जानकारी दिनुभयो। शुक्रबारसम्म क्यामेरा सञ्चालनमा ल्याइदिए उहाँले बताउनुभयो। ट्राफिक नियम पालना गराउन सवारी अनुगमनलाई सहज बनाउन दुई स्थानमा सिसिटिभी जडान गरिएको उहाँले बताउनुभयो। सडक खण्डमा ओहोरदोहोर गर्ने सवारीको प्रभावकारी अनुगमन हुन नसक्दा दुर्घटना बढेको ट्राफिक प्रहरीको ठम्बाइ छ। यो प्रविधिबाट एकै ठाउँमा बसेर लामो दूरीसम्म गर्ने सवारीको अनुगमन कम जनशक्तिबाट गर्न सकिने प्रहरीले जनाएको छ। चितवन जिल्लामा कार्यरत दुईजना प्रहरी नायब उपरीक्षक डिएसपीको सरुवा भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक सञ्जय बहादुर राउत र इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी नायब उपरीक्षक नक्कुल पोखरेल सरुवा भएका हुन्। इलाका प्रहरी कार्यालयका डिएसपी पोखरेल भने हाल सुडानमा छन्। पोखरेल सुडान गएपछि सो इलाकामा गएको एक महिनादेखि डिएसपीको पद रिक्त थियो। जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक राउतको स्थानमा अब महानगरीय प्रहरी आयुक्तको कार्य तालिम अन्वेषण विकास तथा सम्बन्धी शाखाबाट शान्तिराज कोइराला आउनुहुनेछ। राउत भने इलाका प्रहरी कार्यालय अनारमनी झापा सरुवा हुनुभएको छ। यस्तै इलाका प्रहरी कार्यालय रत्नगरमा भने महानगरीय आयुक्तको कार्यालय महानगरीय प्रहरी शिक्षालयका टिक्का बहादुर कार्की आउनुहुने भएको छ भने पोखरेल प्रहरी प्रधान कार्यालय तानिएका छन्। सरकारले आजदेखि नै लागू हुने गरी चितवनका 200 देशभरका 98 जना डिएसपीको सुरुवात गरेको हो। पूर्वी चितवनको पिठो 8 माधवपुरका राजकुमार परियारले धारामा पानी थाप्दा गाली खानु परेको भन्दै प्रहरीमा निवेदन दिएका छन्। परियारकी श्रीमती रेजीले धारामा पानी थाप्दै स्थानीय नेवार बुढा भन्नेले धारामा थापेको पानी फालिदिएको भन्दै इलाका प्रहरीकाले रत्नगरमा निवेदन दिएकी हुन्। आफ्नो गाग्रीमा थापेको पानी फाली अछुतो भनी गाली गरेको भन्दै न्यायका लागि प्रहरीमा निवेदन दिएको उहाँले निवेदनमा बताउनु भएको छ। वैशाख 30 गते भएको घटना आज प्रहरीमा निवेदन दिएपछि मात्र बाहिर आएको हो। अखिल नेपाल शिक्षक संघको छैटौं राष्ट्रिय सम्मेलनबाट पारित भएका 25 बुधे घोषणा पत्र सार्वजनिक गरेको छ। संघले आज नानगढमा पत्रकार सम्मेलन गर्दै समयमै संविधान जारी गरी गणतन्त्रलाई संस्थागत गर्न जोड दिने निर्णय गर्दै सम्मेलन सकिएको जनाएको छ। अखिल नेपाल युवा संघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष तिलक थापाले युवा संगठनहरूले राष्ट्रियताको संरक्षणका लागि युवा परिचालन गर्नुपर्ने बताउनु भएको छ। अध्यक्ष थापाले सुगौली सन्धि र विपास सम्झौता जस्ता असमान सम्झौताहरू खारेज गर्न युवाहरूको दबाव आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाल युवक संघले चितवनमा सम्पन्न छैटौं राष्ट्रिय सम्मेलन पारित गरेका 25 बुधे विशेष प्रस्ताव सार्वजनिक गरेको छ। तोकिएको समयमै संविधान जारी गर्न, संघीयता खारेज गर्न, बढ्दो महँगी नियन्त्रण गर्न युवा परिचालनको विकल्प नरहेको अध्यक्ष थापाको भनाइ छ। सम्मेलनले थापाको अध्यक्षतामा 19 पूर्ण र 4 वैकल्पिक सदस्य रहेको 23 सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो। त्यस्तै सम्मेलनबाट 81 सदस्यीय राष्ट्रिय परिषदको समेत गठन गरेको छ। निवर्तमान अध्यक्ष काशीनाथ पोखरेलले वैदेशिक हस्तक्षेप र भारतीय विस्तारवादद्वारा गरिएका सीमा अतिक्रमण बन्द गर्न राज्यको ध्यानाकर्षण समेत गराउनुभयो। उहाँले यथाशीघ्र स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो। संघले द्वन्दकालका मानव अधिकारको गम्भीर उल्लङ्घन हुने मानवता विरोधी घटनालाई ढाकछोप गर्ने गरी ऐन प्रमाणीकरण गरिएकोमा विरोध समेत जनाएको छ। रत्नगर नगरपालिकामा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत सहकर्ताहरूको लागि अन्तर व्यक्ति सञ्चार सेवा विकास तालिम आजबाट सुरु भएको छ। 4 दिनसम्म चल्ने सो तालिममा पहिलो र दोस्रो दिन 30 जना र तेस्रो र चौथो दिन 30 जना गरी 60 जना सहभागिता रहनेछन्। तालिममा युनिसेफ नेपालका मदन जोशी र सुन्दर लामाले सहजीकरण गर्नुभएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नलप्रासीको सुनौरमा आज बिहान भएको सवारी दुर्घटनामा 1 जनाको ज्यान गएको छ, 2 जना घाइते भएका छन्। बिहान 9 बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको LO1-3019 नम्बरको ट्रक आफै अनियन्त्रित भई मोटरसाइकल र साइकललाई ठक्कर दिँदा साइकलमा सवार मनहरी गाविस जाउवा 4 निवासी 35 वर्षकी मनोज चौधरीको ज्यान गएको हो। ट्रकले LO11-7414 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा 2 जना घाइते भएका छन्। दुर्घटनामा रूपन्देही देवदह शीतल नगरका 42 वर्षका पदम सुवेदी र सोही ठाउँका 46 वर्षका मुक्ति प्रसाद श्रेष्ठ रहेका छन्। उनीहरूको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्य सुनोलले जानकारी दिएको छ। भारतबाट अवैध रूपमा नेपालभित्र आएको 19 वटा गोरु नलप्रासीमा प्रहरीले नियन्त्रणमा लिएको छ। पूर्वतर्फ लग्दै गरेको अवस्थामा आज बिहान 4 बजे रजर 1 गोरुसहित 3 जनालाई इलाका प्रहरी कार्यालय कावासुतीले नियन्त्रणमा लिएको हो। NA3-7419 नम्बरको ट्रकबाट ल्याउँदै गरेको गोरु सुराकीको आधारमा आज नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा रहेको गोरु र पक्राउ परेका चालकसहित 3 जनालाई भन्सार भैरवा पठाएको इलाका प्रहरीकाले कावासोतीले सुनाएको छ। उच्च माध्यमिक शिक्षा परिषदले सञ्चालन गरेको कक्षा 11 परीक्षा आजदेखि सुरु भएको छ। आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भएको छ। जेठ 12 गतेसम्म सञ्चालन हुने कक्षा 11 परीक्षा देशभर शान्तिपूर्ण रूपमा सुरु भएको परिषदका परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिनुभयो। कक्षा 11 परीक्षा कक्षा 11 परीक्षामा देशभरबाट कुल 3,83,403 जना परीक्षार्थी सहभागी भएको उहाँले जानकारी दिनुभयो। देशभर रहेको 3,596 वटा उच्च माध्यमिक विद्यालयहरूबाट परीक्षार्थी सहभागी भएका छन्। परिषदले परीक्षाका लागि देशभर 946 वटा परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन गरेको छ। परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी, पर्यवेक्षक र पियन गरी कुल 28,978 जना जनशक्ति परिचालन गरिएको अर्यालले बताउनुभयो। गत वर्षको परीक्षा सञ्चालनमा अनियमितता गरी कालो सूचीमा परेको परीक्षा केन्द्र र कर्मचारीलाई यस वर्ष परीक्षामा सहभागी नगराइएको बताउँदै उहाँले परीक्षाका लागि करिब 55 करोड रुपियाँ छुट्याइएको